कालभित्रको एसएमएस एकछिन पछि बढौँला। र सुरुमा कविराज लभ नेपाल कविराजको एड्रेसबाट आएको छ है, कविराज बुढाजीले एसएमएस गर्नुभएको रहेछ। एकदम सुमधुर आवाज कि धनी गायिका सन्ध्या बुढाको दाजु हुनुहुन्छ मलाई चिन्जान भएसम्म है, उहाँको फोटो पनि छ झर्लक्कै मैले देखिरहेको छु। झन्डै झन्डै नेपालमा एनसेल कलर भन्छन् क्यारे, यस्तो खालको टी सर्ट लाउनु भएको छ, अलिकति पाखुरी देखाउनु भएको छ, कालो मेरो जस्तै टोपी लाउनु भएको छ, क्याप टोपी लाउनु भएको छ उहाँले पनि, र झुर्लुक्को मतिर हेरेर मेल गर्नुभएको छ, ठुला अक्षरमा बोल्ड गरेर लेख्नु भएको छ है। हेलो दाजु, गुड आफ्टरनुन भन्नुभएको छ, सन्चै हुनुहुन्छ होला नि है हजुरहरू, यहाँ हामीहरू पनि ठिकै छौँ भन्नुभएको छ। यो आजै झन्डै झन्डै 4:05 हामीलाई प्राप्त भएको मेल हो है यो, र लेख्नुहुन्छ अपरिचित शहरहरूलाई वनपाखा खोला नदीहरू बनाएर आँसिरहेका छौँ, बालुवा बालुवाकै खाडी मरूभूमिलाई फुलबारी बनाएर साँचिरहेका छौँ, सफलता असफलता दुःख सुख जीवनका दुई पाटाहरू हुन् भन्दै अद्वैत वातावरणलाई वसन्त ऋतु बनाएर बाँचिरहेका छौँ है भन्नुभएको छ। कस्तो चित्तै दुख्ने खालको सिर्जना गरेर पठाउनु भएको छ है। र हिजो छुट्टी थियो है दाजु, अनि जागरण एफएममा कल गर्ने भनेको त भुसुक्कै सुतेछु है, म त थाहै भएन भन्नुभयो। छुट्टीको दिन 24 घण्टाभन्दा माथि सुतियो भने मात्र बल्ल छुट्टी झैँ लाग्छ, त्यसैले कल गर्न सकिएन। के छ त बरु त्यतातिरको हाल खबर, यता सबै ठिकै छ ल। अनि मैले 3 ओल्डेस्ट हुनाले पुराना गीतहरूलाई पठाइदिएको थिएँ, सक्नुहुन्छ भने अनिलजी के फुल फुल्यो खोलीतिरैमा, पक्कै हामीले अघि बताउन लाथ्यौँ है, संयोग यस्तै मिलिसक्यो अरे, के फुल फुल्यो खोलीतिरैमा हरिदेवी गरेर लगाउनु भएको, हामी सुनौँला है एकछिनपछि। अनिलजी टपक्क टिपेर लाउँला सिरैमा भन्ने गीत बजाइदिनु होला नि ल भन्नुभएको छ। यसै गरी लगाममा बस्ने मेरा परिवार, छेउमा बस्ने परिवार, बाबा भाइ कटक, यसै गरी श्रीमती सपना, छोरा सागर, छोरी झरना, अनि दिदी बहिनीहरू, गौमती विपना, सन्ध्या अनि पार्वती भाट लगायत सम्पूर्ण नेपाली मनहरूलाई अनि धेरै सम्झिएको छु निला, अनि साउदी अरबको दमाममा काम गर्ने मामा सूरज कार्की, अनि रियादमा काम गर्ने साथीहरू लोकराज, धर्मराज, शिवराज, तेज भण्डारी, मनोज दुराल, जसमध्ये अघि धर्मराजजीको त हामीले टेलिफोन पनि लियौँ क्यारे, मामा सूरज कार्की अनि तेज भण्डारी, मनोज धुराल, दिदी तारामी, दिल तारामी, सुजन रावल, सबैहरूलाई सम्झिन चाहन्छु भन्न खोज्नु भएको होला है। भाइ यस कुमार तपाईँलाई पनि धेरै सम्झिएको छु ल भाइ भन्नुभएको छ, धेरै धन्यवाद यहाँलाई एसएमएसको लागि, मेलको लागि है, प्रदेशबाट आएको मेल थियो, हामीले टपक्कै टिपेर तपाईँको माझ पस्क्यौँ पके पनि। र नेपालको एसएमएसतिर लाग्छु अब म है, बिहानै राति भन्नुपर्छ मध्यरातमा 12:17:24 हामीलाई पहिलो मेल एसएमएस गर्नुभएको रहेछ, लेख्नु भएको छ लेखराजुले एक भर्याङ खोरियाबाट बमबहादुर गुरुङजीले पहिलो हुनुभयो आज, बधाई पनि छ उहाँलाई, बच्ने गीत अल माई फ्रेन्ड्सको लागि ओके दादा भन्नुभएको छ। र अर्को सायमा मुकेश शर्मा फ्रम ढोडेखाली सुर्खेतबाट, नाउ प्लिज सङ मदन कार्की, यसै गरी सदीक्षा एन्ड अल फ्रेन्ड्सको लागि भन्नु भनेर एसएमएस आएको छ। बिहान 4:34:40 एसएमएस प्राप्त भएको छ, मलाई पत्तै थिएन मेरै भतिजूले मेरै कार्यक्रममा एसएमएस गरेका रहेछन्, ठिकै छ खुसी लाग्यो, धन्यवाद दोस्रो एसएमएस कर्ता भएकोमा पनि। 4:34:40 लौ न, र अर्को छ 5:52:52 एसएमएस प्राप्त भएको छ बिहानै, नमस्ते भन्नुभएको छ, एसपीलाई माया गर्ने मान्छे तुलसा सोनी फ्रम मेहरकुना सुर्खेतबाट, अपकमिङ सङ दादा दिलीप सोनी, यसै गरी कृष्ण सोनी एन्ड माई हर्ट विष्णु बाठालाई भन्नुभएको छ। र अर्को छ एसएमएस, यो मैले पढ्नै पर्छ है पक्कै पनि, सायद अरू भएको भए मेरो ठाउँमा नपढ्न सक्नुहुन्थ्यो उहाँहरूले, कुरो र कुलो जता लगाए पनि लाग्छ नै एसबीलाई माया गर्ने मान्छे भन्नुभएको छ, नाम लेख्नु भएको छ, मैले नाम चाहिँ उहाँको पढ्न सकिनँ यतिखेर, माफी चाहन्छु उसको लागि, अन्यथा कुरो केही पनि छैन, सायद उहाँले भन्न खोज्नु भएको कुरा अर्को थियो होला, हामीले अर्को रूपमा बुझ्यौँ होला, हाम्रै कमजोरी होला, दुःख नमान्नु होला, ठिकै छ, तर कुरो त जता लगाए पनि लाग्छ, कुलो चाहिँ उकालो हिँड उकालो कुलो खनेर लाग्दैन, ओह्रालोको मात्रै खनेपछि लाग्छ बरु, तेर्सो पनि लाग्छ, सम्भव भए दौडिन्छ बरु, पानी कुद्छ, अगाडि बग्छ, बहन्छ, उकालो पक्कै लाग्दैन, त्यस्तो भएन होला, दुःख नमान्नु होला, हामी सबैप्रति समान भाव राख्छौँ, केही कुरामा चित्त बुझेन भने बरु भन्नु होला है, दुःख नमानिदिनु पर्ला साथी, अनुरोध गर्छु, नाम चाहिँ यहाँनिर मैले भनिनँ उहाँको, यसको लागि माफी चाहन्छु म, बरु भन्नै पर्ला अर्को दिनको बसाइमा, यदि उहाँले नै अनुरोध गर्नुभयो भने, साथीहरूलाई हाम्रा श्रोता सबै समान बराबर, त्यसैले पनि मैले अलिकति उहाँको नाम यो बसाइमा यति मेसेजको लागि यति सन्देशको लागि भन्न